ستنام سری واہگرو صاحب جی وڈہنس تاپ کھپ सबदा सांत ना आए नानक बिन नावे सब कोई भुला माया मोह खुआई जग जलता देख का भज पाए हर शरणाई राम अरदास करी गोर पूरे रख ले बहु देह वदाई राम रख ले बहु शरणाई हर नाम बढ़ाई तुद जीवद अवर मां दाता सेवा लागे सेवद पागे जुग जुग एक जात सात संयम कर्म कमाव बिन गुर गात नहीं पाए नानक तुसनो शब्द बुझाए जो जाए पावा हर शरण आए जो हर मत दे सा होर मत न काए राम अंतर बाहर एक तू आपे देह बुझाए राम आपे देह बुझाए अगर ना पाए गुरमुख हर रस चाखिया दर सच सदा है सच्चा सच शब्द सुपाखिया कर्म है निज कर पाया सतगुर दे वदाए नानक जो नाम रखते से महल पायन मत परवान सच साए कर मह निज कर पाया सतगुर देव ودائے نانک جو نام رکھتے سے ہی محل پائے نا مت پروان سچ سائے واہگرو جی کا خالصہ واہگرو جی کی فتح وڈہنس محلہ تیجا اے من میرے آوا گاؤن سنسار ہے انت سچ نبیڑا رام آپے سچا باخس لائے پھر ہو نہ پھیرا رام